وَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَانِ، اور جو کوئی اندھا پن اختیار کرے گا رحمان کے ذکر سے، جو اللہ کے ذکر سے اندھا ہو جائے گا، نصیحت سے اعراض کرے گا، حقیقت کا اعتراف نہیں کرے گا، دلائل کو مانے گا نہیں، اللہ کی نصیحت قرآن اور وحی سے جان بوجھ کے اعراض کرے گا، تو ہم کیا کریں گے؟ نُقَيِّضْ لَهُ شَيْطَانًا، ہم اس پر ایک شیطان مسلط کر دیں گے جو اسے نیکیوں سے روک کر برائیوں کی طرف لے جائے گا، نیکی کے شوق کی بجائے برائی کا شوق دلائے گا۔ فَهُوَ لَهُ قَرِينٌ، پھر وہ اس کا دوست بن جائے گا، اس کا ساتھی ہوگا، دنیا میں بھی اور آخرت میں بھی، قیامت کے دن بھی۔ یعشو کا لفظ جو ہے یہ عین شین واو سے ہے، اشا یعشو، اس کے بنیادی معنی اندھیرے کی وجہ سے چیزوں کا واضح نظر نہ آنا ہے، اور کبھی یہ لفظ محض اندھیرے کے وقت کے لیے آتا ہے، رات کو نظر نہ آنا، شب کوری جس کو کہتے ہیں۔ اور یہاں یعشو کا مطلب جان بوجھ کر کسی چیز کو دیکھنے کی کوشش نہ کرنا ہے، آنکھیں بند کر لینا ہے، حقیقت سے فرار حاصل کرنا ہے۔ جو شخص اللہ کی یاد سے یا اس کی طرف سے آئی ہوئی نصیحت سے یا قرآن سے عمدن جان بوجھ کر بے نیاز رہنا چاہتا ہے، اللہ تعالیٰ اس پر ایک خصوصی شیطان کو مسلط کر دیتا ہے جو ہر وقت اس کے ساتھ رہتا ہے، اس کے دل میں وسوسے ڈالتا ہے، اسے اللہ کی یاد سے غافل کر دیتا ہے، یہاں تک کہ وہ اسے بہکا کر اپنے آخری انجام یعنی دوزخ تک ساتھ لے جاتا ہے۔ وَمَنْ يَعْشُ عَنْ ذِكْرِ الرَّحْمَانِ، اور جو رحمان کے ذکر سے تغافل برتتا ہے، اور ذکر یہاں پر وسیع معنی میں استعمال ہوا ہے، اللہ کی یاد بھی، قرآن حکیم بھی، اور نصیحت کی بات، تو معنی یہ ہے کہ جو ذکر نہیں کرتا، ذکر الہی سے غفلت برتتا ہے، جو اللہ تعالیٰ کی طرف سے آئی ہوئی نصیحت سے غفلت برتتا ہے، جو اللہ کی یاد سے منہ موڑتا ہے، جو قرآن سے نصیحت حاصل نہیں کرتا، تو آہستہ آہستہ اس کا دل مردہ ہونے لگتا ہے۔ کیونکہ قرآن کیا ہے؟ دلوں کے لیے زندگی ہے، اور جب انسان اس سے دور ہوتا ہے، اور جب آپ ہوں گے تو اس وقت اس آیت کو یاد رکھیں، آہستہ آہستہ دلوں کی روشنی کم ہونے لگتی ہے، زندگی کم ہونے لگتی ہے، اور اگر انسان زیادہ عرصہ ان چیزوں سے غافل رہے، ان کو چھوڑ دے، تو بالآخر دل بالکل مردہ ہو جاتا ہے، انسان وہیں لوٹ جاتا ہے جہاں سے وہ شروع کرتا ہے۔ شیطان دراصل ہر وقت انسان کی تاک میں لگا رہتا ہے، اس کا 24 گھنٹے اس کے سوا کام ہی کوئی نہیں کہ وہ اس موقع کے انتظار میں رہے، جو ہی دل اللہ کی یاد سے غافل ہوا، شیطان اندر آ گیا اور آ کے جگہ بنا کے بیٹھ گیا۔ پھر آپ یاد کریں گے اللہ کو تو نکلے گا، نہیں کریں گے تو جم جائے گا وہیں۔ جیسے حدیث میں آتا نا، اذا ذکر اللہ خنس، کہ انسان جب اللہ کو یاد کرتا ہے تو شیطان اس سے پرے ہٹ جاتا ہے، بھاگ جاتا ہے، اور اگر انسان یاد نہیں کرتا اس کو تو کیا ہوتا ہے؟ وہ جگہ بنا لیتا ہے، پھر قبضہ گروپ کی طرح پکا ہو جاتا ہے، قابض ہو جاتا ہے دل پہ، انسان اس کی گرفت میں آ جاتا ہے، اس کے شکنجے میں آ جاتا ہے، پھر اس شکنجے میں آنے کی وجہ سے اور غافل ہوتا ہے انسان، سستی اور غفلت کا شکار ہوتے ہوتے ایک خاص طرح کے ڈپریشن میں چلا جاتا ہے، جس سے پھر نکلنا محال ہو جاتا ہے۔ تو اس کے لیے عقل مندی کی بات تو یہی ہے کہ اس کو گھسنے کی جگہ نہ دے، راہ ہی نہ دے، اس کے لیے دروازہ ہی نہ کھولے، اٹھتے بیٹھتے چلتے پھرتے اللہ کو یاد کرتے رہیں، اس کا ذکر کرتے رہیں۔ جیسا کہ حدیث میں آتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، میں تمہیں حکم دیتا ہوں کہ اللہ کو زیادہ یاد کرو، اور ذکر کی مثال ایسی سمجھو جیسے کسی آدمی کا اس کے دشمن نہایت تیزی کے ساتھ پیچھا کر رہے ہوں۔ سوچے ذرا، آپ کے دشمن تیزی کے ساتھ آپ کا پیچھا کر رہے ہیں، آپ کیا کرنا چاہیں گے اس وقت؟ کیا چاہیں گے؟ کس کو پکاریں گے؟ اللہ کو۔ یہاں تک کہ اس آدمی نے بھاگ کر ایک مضبوط قلعے میں پناہ لی، یعنی आप दुश्मन से बात करें किसी मजबूत किले में पना लेना चाहेंगे ना, और दुश्मनों के हाथ में पड़ने से बच गया। इसी तरह बंदा शैतान से निजात नहीं पा सकता मगर अल्लाह की याद के सहारे। और जहां जितना ज्यादा हमला होता हो उतना ज्यादा फिर जिक्र के एहतमाम की जरूरत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दिन और रात के मुख्तलिफ औकात के लिए जो जिक्र सिखाए हैं उनको याद कर लेना चाहिए और उन्हें अपने मौके की मुनासिबत से पढ़ते भी रहना चाहिए। मसलन अगर आप अपने सारे दिन की रूटीन का जायजा लें तो आंख खुलते ही जिक्र मौजूद है क्या पढ़ना है, बिस्तर से उठते ही, वॉशरूम जाते ही, बाहर निकलकर नमाज पढ़ते हुए, घर से निकलते वक्त, मस्जिद की तरफ जाते हुए, मस्जिद में दाखिल होते हुए, हालांकि अल्लाह के घर में आप दाखिल हो रहे हैं फिर भी जिक्र के साथ, बाहर निकलकर वहां भी अल्लाह को याद करते, फिर बाहर निकलते हुए, फिर रस्ते बाजार में, फिर घर लौटते हुए, खाने की मेज पे बैठते हुए, खाना शुरू करते हुए, फिर खाने के आखिर में, फिर आप कोई भी काम कर रहे हैं सुबह के औकात में, शाम के औकात में, ये सारे अज़कार जो हमें सिखाए गए हैं ये इसी वजह से हैं कि हम शैतान के वार और हमले से महफूज रहें। मसलन आप देखें कि जब इंसान घर में दाखिल होने लगता है अगर बिस्मिल्लाह नहीं पढ़ता तो शैतान साथ दाखिल हो जाता, कहता मुझे तो रात रहने की जगह मिल गई यहाँ, हालांकि एक छोटा सा अमल। तो हर वक्त जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला को याद करते थे, काना यज़कुरुल्लाह फी कुल्ली अहयानी, हजरत अबू सईद खुदरी से रिवायत है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह को खूब याद किया करो यहाँ तक के लोग कहें मजनून। इसी तरह एक और हदीस में आता है नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला इरशाद फरमाता है मेरा बंदा मुझसे जो तवक्को रखता है और जैसा गुमान उसने मेरे मुतल्लिक कायम कर रखा है वैसा ही मुझे पाएगा। जब वो मुझे याद करता है तो मैं उसके साथ होता हूँ, अगर वो मुझे तन्हाई में याद करता है तो मैं भी उसे तन्हाई में याद करता हूँ, अगर वो मुझे किसी जमात के साथ बैठकर याद करता है तो मैं उनसे बेहतर जमात में उसको याद करता हूँ, अगर वो मेरी तरफ एक बालिश भर बढ़ता है तो मैं उसकी तरफ एक हाथ बढ़ जाता हूँ, और अगर वो मेरी तरफ एक हाथ बढ़ता है तो मैं उसकी तरफ चार हाथ बढ़ता हूँ, अगर वो मेरी तरफ आहिस्ता आहिस्ता आता है तो मैं उसकी तरफ दौड़ कर जाता हूँ। लेकिन जो शख्स जाता ही नहीं उसकी तरफ, गफलत बरतता है, सुस्ती करता है, जान बूझ के नहीं करता, या आशु का क्या मतलब बताया मैंने आपको, जान बूझ के ना देखना, अंधेपन का शिकार होना, यानी देख सकते फिर ना देखना। तो मैं या आशु अन जिक्र रहमान, यानी जो रहमान के जिक्र से गफलत बरतता है कर सकता है जान बूझ के नहीं करता, और जिक्र में फिर कुरान भी शामिल है, उससे ताल्लुक ना रखना, ना पढ़ना ना पढ़ाना, सुस्ती करना, तो फिर क्या होता है नुकय्यिज लहू शैतानन, हम उस पर शैतान मुसल्लत कर देते हैं और वो उसका साथी बन जाता है। फहुवा लहू करीन, करीन का लफ्ज़ जो है ना ये कराना से निकला, कराना कहते हैं वो रस्सी जिससे दो ऊंट बांधे जाएं, हमसर के मानों में इस्तेमाल होता है, मुकाबिल करीन वो शख्स जो दूसरे का हम उम्र हो या औसाफ में बराबर हो, हमसर हो। अब ये जो शैतान है ये दो शक्लों में हो सकता है, एक तो वो जिन शैतान, और दूसरे किसी ऐसे इंसान की दोस्ती हो जाना, किसी ऐसे इंसान का दोस्त बन जाना जो इंसान को बातों में इतना लगाए और चीजों की तरफ इतना मायल कर दे कि वो अल्लाह की याद से गाफिल हो जाए। नुकय्यिज लहू शैतानन में सिर्फ जिन शैतान ही नहीं इंसान शैतान भी हो सकते हैं, क्योंकि जो शख्स अल्लाह को याद करने वाला हो हकीकी मानों में उसकी दोस्ती किसी ऐसे इंसान से हो नहीं सकती जो अल्लाह से गाफिल हो, क्योंकि इन दोनों का दिल लगेगा ही नहीं आपस में, इनकी बात बनेगी ही नहीं। दोस्ती सिर्फ उस सूरत में हो सकती है जब दोनों के दरमियान आदात मुश्तरक हो, इसीलिए लफ्ज यहाँ हमीम वगैरह नहीं इस्तेमाल हुआ, यहाँ करीन इस्तेमाल हुआ है, हम सर एक जैसे लोग, एक जैसी आदतों वाले। इंसान जब अल्लाह के जिक्र से गाफिल होता है तो अमूमन उस गफलत में इजाफा करने वाले ऐसे लोग होते हैं जो अल्लाह के जिक्र के मुकाबले में उसको अपनी तरफ खींच लेते हैं, उसको अल्लाह के जिक्र के मुकाबले में उस शख्स की बातों या उसके मशगलों में ज्यादा दिलचस्पी होती है, उसका दिल वहां ज्यादा लगता है। हम सब जरा सोचें अपने अपने करीम के बारे में, जो दो लोग मसलन इकट्ठे बैठते हैं या इकट्ठे रहते हैं, या इकट्ठे घर जाते हैं, या बहुत सी चीजों में आपस में शेयर करते हैं अपने थॉट्स या अपने काम या कुछ भी, तो उसको आप खुद अपना जायजा ले सकते हैं। और आपने अक्सर देखा होगा कि हम अपने लाइक माइंडेड लोगों के साथ बैठकर ही गलत बातें करते हैं, दूसरों के साथ नहीं कर सकते, वो करने ही नहीं देते, उनको दिलचस्पी नहीं होती। जो हमारी हाँ में हाँ मिलाए हम उसी को बताते हैं, शैतान उसी मजलिस में होता है फिर जहां नाहक बात होती है, कभी गीबत की शक्ल में, कभी और इसी तरह के जो हराम काम है, जो इंशाल्लाह सूरतुल हिजरात करीब है उसमें आप तफसील से पढ़ेंगे। तो वमैया शो अन जिक्र रहमान, जो रहमान के जिक्र से गाफिल होता है। अब देखिए जिक्र किसका किया जाता है, याद किसको करता है इंसान, किससे मोहब्बत होती है ना। वो लजीना अमनु अशद हुब्बन लिल्लाह, जब अल्लाह की मोहब्बत में कमी होती है ना और उसके मुकाबले में कोई और मोहब्बत गालिब आने लगती है, अपनी जाति की क्यों ना हो, या माल की हो, या औलाद की हो, वगैरह वगैरह बहुत सी चीजें इंसान को भटकाने के लिए दुनिया में, तो फिर इंसान उसी की बातें करने लगता है। जिसके दिल में अल्लाह की मोहब्बत सबसे बढ़कर हो, उसकी गुफ्तगू में उसकी याद भी बहुत छलकेगी, बहुत नुमाया होगी। जिसके दिल में अपनी जात की मोहब्बत हो, वो हर जगह बैठकर अपनी बात करेगा, अपने किस्से सुनाएगा, अपनी कहानियां बताएगा। जिसके दिल में बच्चों की मोहब्बत ज्यादा होगी, वो उन्हीं की कहानी हर जगह करेगा। जिसके दिल में शौहर की होगी, वो हर जगह बैठ के उसकी करेगा। या फिर हम किसकी बातें ज्यादा करते हैं, जो हमें अच्छा नहीं लगता, एक्सट्रीम पे करते हैं ना, या उसकी करते हैं जो हमें बहुत अच्छा लगता है, या उसकी करते हैं जो हमें बिल्कुल अच्छा नहीं लगता। अब जब उसकी करते हैं जो बिल्कुल अच्छा नहीं लगता, तो किस तरह करते हैं उसकी बात, गीबत ही करेंगे, या उसकी किसी खामी को उछालेंगे, या उसकी किसी बुराई को, या कोताही को, या व्हाटएवर, फिर हमारे दिमाग पे वही छाई रहेगी, हम वही बात करेंगे। अब ये कौन करवाता है, ये शैतान ही करवाता है ना, कि जो हमें तामीरी कामों से निकाल कर गैर तामीरी कामों में उलझाता है। इस तरह इंसान दुनिया और आखिरत दोनों का नुकसान करता है। तो फरमाया वमन याशु अन जिक्र रहमान, जो रहमान के जिक्र, उसकी याद, उसकी मोहब्बत, उसकी नसीहत, उसके कलाम, उसकी बात से गाफिल होगा, उसमें कोताही करेगा, उसमें कमी करेगा, हम उसको दुनिया में सजा देंगे, हम दुनिया में एक शैतान उसमें मुसल्लत करेंगे, उसको ऐसा साथी देंगे जो उससे फिर इसी तरह की बातें करेगा, और इस तरह वो अल्लाह के रास्ते से रुक जाएगा। वह इन्नहुम लयसुद्दूनहुम अनिस्सबील, और बेशक वो अलबत्ता उनको रोकते हैं असल रास्ते से, यानी वो शैतान उनके हक के रास्ते में हायल हो जाते हैं और उनके गलत कामों को दुरुस्त बताते हैं। यानी शैतान हमारे दिल में हमारी गलती को अच्छा बना के दिखाता है ना। वो क्या आती आयत, ज़य्यन लहुम शैतान आमालहुम, यानी एक तरफ इंसान रब के जिक्र से दूर है, दीन से दूर हो रहा है, शैतान कहेगा तुम बिल्कुल हक पर हो, बिल्कुल ठीक कर रहे हो, कोई जरूरत नहीं इतने फंडामेंटलिस्ट बनने की, इतने एक्सट्रीम पे जाने की। वो इन्नहुम लयसुद्दूनहुम अनिस्सबील, और ऐसी बातें करके वो उसको असल रस्ते से हटा देता है, फिसला देता है। और इंसान अपनी गलती को भी गलती नहीं देखता, अपने गुनाह को गुनाह नहीं देखता, बुराई को बुराई नहीं देखता, उसका इकराफ नहीं करता, वो हक से दूर हो रहा होता है लेकिन उसको समझ नहीं आ रही होती। वह इन्नहुम लयसुद्दूनहुम, इन्नहुम कौन है, यानी शैतान, यानी ये इंसान, ये जिन दोस्त उस शख्स को फिर असल रास्ते से हटा देते हैं। वह यहसबूना, और वो समझ रहे होते हैं, यानी वो लोग अपने बारे में गुमान कर रहे होते हैं, क्या अन्नहुम मुहतदून, कि बेशक वो ही हक पे हैं, वो ही हिदायत याफ्ता हैं। यानी गलत रास्ते पर चलने के बावजूद वो क्या समझ रहे होते हैं, कि हम बिल्कुल ठीक कर रहे हैं। और इससे बड़ी इंसान की नाकामी और किस चीज में होगी, इंसान के लिए इससे बढ़कर खसारा और किस चीज में होगा, कि काम वो गलत कर रहा हो, खुद को नुकसान दे रहा हो, जाया कर रहा हो, और फिर वो समझे मैं सब ठीक कर रहा हूं। जिस शख्स को अपनी गलती का एहसास ना हो, वो अपनी गलती की इसलाह भी नहीं कर सकता, उसे छोड़ भी नहीं सकता, क्योंकि अना आड़े आती है ना, और बहुत सी मुश्किल फिर पैदा हो जाती है। हत्ता इजा जा अना, यहां तक के जब हमारे पास आएगा, कब, قیامت کے دن. قالا اس وقت کہے گا, کیا کہے گا؟ یا لیت, اے کاش, بینی و بینک, میرے اور تیرے درمیان, بعد المشرقین, دو مشرقوں کی دوری ہوتی. فبئس القرین, پس کتنا برا ساتھی نکلا. مشرقین تسمیہ کا صیغہ ہے, مراد اس سے مشرق اور مغرب ہے, یعنی میرے اور تیرے درمیان زمین آسمان کا فاصلہ ہوتا یا مشرق مغرب کا فاصلہ ہوتا, میں ایک لمحہ تمہاری صحبت میں نہ گزارتا, ایک دفعہ تم سے بات نہ کرتا. اصل میں انسان کہاں سے دھوکہ کھاتا ہے نا, اور دھوکہ کھانے والا بھی سمجھتا وہ ٹھیک جا رہا ہے نا. جو دھوکہ کھا رہا ہوتا ہے اس وقت اس کو نہیں پتا چلتا کہ میں دھوکہ کھا رہا ہوں. تو دنیا میں انسان کا حال یہ ہوتا ہے کہ وہ صرف اس انسان کو اپنا دوست, خیرخواہ اور ساتھی سمجھتا ہے جو اس کے غلط کاموں کی تائید کرے, ہاں میں ہاں ملائے, یا جو اس کے جھوٹ کی تائید کرے, جو اس کی غلطی کو صحیح کرے. انسان اس کو ہی اپنا ہمدرد سمجھتا ہے. بہت کم ایسا ہوتا ہے کہ کوئی ہمیں ہماری غلطی بتائے اور ہم اس کو دوست مانیں. اپنے آپ سے پوچھیں سب, ہے نا, بہت مشکل کام ہے نا کہ کوئی ہمیں ہماری غلطی بتائے اور اس کو ہم اپنا خیرخواہ سمجھے. اس سے تو ہمارا اعتماد ہی اٹھ جاتا ہے کہ نہیں یہ میرا بڑا دشمن ہے, اس نے میری فلاں بات نہیں مانی تھی, اب میں نے اس سے کچھ بھی شیئر نہیں کرنا. عمومی طور پہ ایسا ہوتا ہے نا, یعنی آپ دیکھیں گے کہ فوراً کوئی ہماری بات کا انکار کرے, اس کو رد کرے, تو ہم ایک دم غصے میں آ جاتے ہیں. یہ ہوتا کون ہے ایسا کہنے والا, ایسا کیوں کہا گیا مجھے, اور پھر ہم اس کو اپنا دشمن سمجھ کے اسے اوائڈ کرنے لگتے ہیں. تجربہ کر کے دیکھ لیجیے, آزما کے دیکھ لیجیے. لیکن اگر انسان اپنے شیطان پہ قابو پا لے, اس وقت کشتی کر کے, جنگ کر کے, اور حق کا اعتراف کر لے, تو یہیں سے کامیابی ہوتی ہے. اور اکثریت جو ہے لوگوں کی, وہ ایسا نہیں کر سکتی. یہ کام بڑی ہمت کے کاموں میں سے ہے. وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ. یہ فَاسْتَعِذْ بِاللَّهِ بھی پھر ذکر ہے اللہ کا. تو عموماً انسان دنیا میں صرف اس کو اپنا دوست مانتا ہے جو اس کی ہاں میں ہاں ملائے, اور جو اس کی بات کی تائید نہ کرے اس سے دور ہو جاتا ہے, خواہ وہ اس کا خیر خواہ کیوں نہ ہو. لیکن قیامت کے دن سین بدل جائے گا. انسان اپنے ایسے سارے ساتھیوں پر, سارے قرینوں پر لعنت کرے گا, اور کیا چاہے گا؟ کاش یہ مجھے نظر نہ آئے. دنیا میں تو ہم کیا چاہتے ہیں, ہر وقت نظر آئے ایسے لوگ جو یس سر کرے, جی حضوری کرے. لیکن قیامت کے دن انسان ایسے دشمنوں کو دیکھنا نہ چاہے گا. یا لیت بینی و بینک بعد المشرقین, اتنے دور ہو جاؤ جتنا دور مشرق و مغرب ہے, اتنے دور ہو جاؤ مجھ سے. دنیا میں جس کو بہت غصہ آتا تھا ہم کیا کہتے ہیں اس کو, کتنے برے برے لفظ بولتے ہیں نا کسی کو دور کرنے کے لیے. مجھے وہ لفظ اچھا نہیں لگتا, ورنہ میں ایک دفعہ بول کے آپ کو اس کی تفسیر کر کے دکھاتی. بالکل, یعنی غصے کی شدت میں جو لفظ انسان استعمال کرتا ہے کسی کو دور کرنے کے لیے, وہی لفظ یہاں بولے گا انسان کہ کاش یہ مجھے نظر نہ آئے اور مجھ سے اتنا دور ہو جتنا مشرق و مغرب کا فاصلہ, یہ زمین آسمان کا فاصلہ. فبئس القرین, کتنا برا ساتھی نکلا, کتنا بدترین انسان نکلا. اس نے تو میری آخرت برباد کر دی, مجھے دھوکے میں رکھا, مجھے حق سے ہٹا دیا, خیر اور نیکی کے کاموں سے دور کر دیا. اور یہ جو مشرقین کا لفظ ہے, لفظی معنی اس کا کیا ہے, دو مشرق. تو یہاں یہ اپنے لفظی معنوں میں نہیں استعمال ہو رہا. عربی زبان میں بعض اوقات تسمیہ کا جو صیغہ ہے, کسی چیز کے دو کناروں کی وسعت کے اظہار کے لیے بھی آتا ہے, یعنی اکناف و اطراف کے لیے دو کنارے. اچھا, بعد المشرقین, جب اتنا کوئی دور ہو جائے تو نہ مجھے اس کی بات سنائی دے نہ شکل دکھائی دے. دونوں طرح سے دوری کی بات. کس طرح قیامت کے دن سارے پیمانے اور معیار بدل جائیں گے. وَلَنْ يَنفَعَكُمُ الْيَوْمَ إِذْ ظَلَمْتُمْ أَنَّكُمْ فِي الْعَذَابِ مُشْتَرِكُونَ, اس دن اعتراف کا کیا فائدہ ہوگا اور یہ سب باتیں کرنے سے کیا حاصل. اس وقت ان لوگوں سے کہا جائے گا کہ جب تم ظلم کر چکے تو آج یہ بات تمہارے لیے کچھ بھی نفع مند نہیں, تم اور تمہارے شیاطین عذاب میں مشترک ہیں, سب اکٹھے ہو. أَفَأَنتَ تُسْمِعُ الصُّمَّ, اتنی لمبی تفسیر کی کیا ضرورت ہے, کیا تم بہروں کو سنواؤ گے؟ किसको ये बातें सुना रहे हो जो सुनना नहीं चाहते? अवतह दिल ओमिया, या अंधों पर रास्ता दिखाओगे जो देखना नहीं चाहते? वमन का नफी जलाल मुबीन, और जो शख्स खुली गुमराही में मुबतला हो चुका हो उसको तुम कैसे नसीहत कर सकते? ये असल में तो फिर उन्हीं लोगों को मलामत की जा रही है कि वो होश में आ जाए किसी तरह। अब बात यह है कि कान रखने वाला कान बंद कर ले तो उसे कैसे सुनाई दे सकता है? आंखें रखने वाला आंखें बंद कर ले, हकीकत देखना ही ना चाहे, क्योंकि मैं देखना ही नहीं चाहता, कैसे दिखा सकते हैं आप उसको? यानी आप किसी के सामने कुछ लेके खड़े हो, देखो, और वो आंखें बंद कर ले। अब अगर इंसान खुद ही नहीं देखना चाहता, कोई कैसे दिखा सकता है उसको? और अल्लाह ताला ने आंखें खोलने या बंद करने का इख्तियार बाहर वाले को नहीं, खुद को दिया हुआ ना हमें। यानी आंखें बंद करें ना कितनी देर लगती, कोई हमारी आंखें खोले भी जबरदस्ती तो भी हम अपने आंख घुमा लेंगे, अगर नहीं देखना चाहते तो नहीं देखेंगे, कोई जबरदस्ती नहीं दिखा सकता हमें। तो इसी तरह जो चीज हमारे दिल को नहीं लगती, हमारी मर्जी के खिलाफ है, हमारे नफ्स के खिलाफ है, हमारी मर्जी पसंद और नफ्स के खिलाफ है जो चीज, वो सारी दुनिया मिलकर हमें दिखाना चाहे हम नहीं देखेंगे, सुनाना चाहे सुनेंगे नहीं, क्योंकि दिल ही नहीं मानता। इसी मिसाल से बात अच्छी तरह समझ में आ सकती है कि अफा अंत तुस्मे उस सुम्मा, आप इनको नसीहत किए जा रहे हैं, आप इन्हें कैसे सुनवाएंगे जबकि लोग सुनना ना चाहें? आप कैसे दिखाएंगे जब देखना ना चाहें? आप कैसे राह दिखाएंगे जब ये सीधी राह पे आना ना चाहें? इन्होंने अपनी अकल पे, अपने दिमाग पे, अपनी निगाहों पे, अपने कानों पे, अपनी ख्वाहिशात का पर्दा डाल रखा है। तो क्या इस आयत से ये पता चलता है फिर हक बात करनी नहीं चाहिए, नसीहत करनी बंद कर देनी चाहिए, ये मतलब है? ये नहीं है मतलब। तो फिर क्या मतलब है आयत का? सुनाने वाले को नहीं कहा जा रहा कि आप सुनाना बंद कर दें, आप तफसीर ना किया करें। सुनने वालों को कहा जा रहा है कि वो अल्लाह की दी हुई आंखें और कान खोल लें, रास्ता देख लें जो उनके लिए फायदा मंद हो। और आप सल्लल्लाहु अलैहि वसल्लम को दरअसल तसल्ली दी जा रही है कि आप ज्यादा तशवीश ना किया करें, इनके पीछे अपनी जान ना घुलाया करें। फइम्मा नज़हबन्ना बिका, फिर अगर हम ले जाएं आपको, यानी मौत आ जाए या मक्के से निकाल लिए जाए, फइन्ना मिन्हुम मुंतकिमून, तो बेशक हम इनसे इंतकाम लेने वाले हैं, यानी आखिरत के अजाब से ये नहीं बच सकते। क्योंकि अहले मक्का तो इस खुशफहमी में मुबतला थे कि कौन सा दिन आए कि नऊज़ुबिल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम पर कोई ऐसी उस्ताद पड़े कि आपका खात्मा हो जाए, क्योंकि आपके खात्मे के साथ ही हमारा मसला हल हो जाएगा। क्योंकि अमूमन लोग यही समझते हैं ना कि ये शख्स जो नसीहत करता है हमको, ये बहुत बुरा लगता है हमें, किस दिन इससे जान छूटेगी, किस दिन ये खत्म होगा। यानी मुख्तलिफ तरीके से इस तरह की तवक्कुआत रखते हैं। तो बताया ये जा रहा है कि ठीक है, तुम समझते हो कि पैगंबर के जाने से तुम्हारा मसला हल हो जाएगा, तुम्हें कोई हक बात या नसीहत की बात कहने वाला नहीं रहेगा तो तुम्हारी जान छूट जाएगी, तुम बच जाओगे? हरगिज नहीं। फइन्ना मिन्हुम मुंतकिमून, हम इनसे इंतकाम लेके रहेंगे। हक बात करने वाले का अगर मुंह बंद भी कर दिया जाए, उसको चुप भी करा दिया जाए, उसको उसके शहर से निकाल भी दिया जाए, तो भी हक बदल नहीं सकता। हक हक है, उसी के मुताबिक फैसला होगा। औ नुरियन्नकल लज़ी वअदनाहुम, या हम दिखा दें आपको वो चीज जिसका हमने इनसे वादा किया है, यानी मौत से कबल इन अहले मक्का को अजाब में मुबतला कर दें, या आपके शहर में रहते हुए इनको तबाह कर दें। फइन्ना अलैहिम मुक्तदिरून, तो बेशक हम इन पर इक्तदार रखते हैं, जब चाहे अजाब नाजिल कर सकते हैं, हम इन पे कादिर हैं। और हम देखते हैं कि जंगे बदर में इन पे आफत टूटी, मक्का फतह हो गया, इनका खात्मा हुआ, आपकी जिंदगी में आपकी आंखों के सामने बुरा चाहने वालों का खुद बुरा हुआ, या भला हुआ कि हिदायत होगी उनमें से जिनको। आपका काम क्या है? फस्तमसिक, आप थाम के रखें, मजबूत पकड़े। किस चीज को? बिल्लज़ी उहिया इलैका, उस चीज को जो आपकी तरफ बजरिया वही भेजी गई है। क्या? कुरान पाक। यानी कुरान करीम को चाहे कोई भी इसे झुटलाता रहे, आप इसे थाम के रखें। क्यों? اس لیے کہ انک علی صراط مستقیم، آپ سیدھے رستے پر ہیں، آپ اس کو نہ چھوڑیں، یعنی لوگوں کی قبولیت یا نا قبولیت کی پرواہ نہ کریں، آپ اپنا کام کرتے رہیں۔ اب دیکھیں کہ کوئی بھی شخص جو اچھا کام کرے گا نا، یہ نہیں ہوگا کہ سارے لوگ اس کی تعریف کریں، سارے لوگ اس کو پسند کریں، سارے لوگ اس کے کاموں کو فسیلیٹیٹ کریں، اس کے مددگار ہوں۔ کیا ایسا ہو سکتا ہے؟ اپنی زندگیوں سے مثال دیکھ لیجئے، آپ قرآن پڑھ رہے ہیں، کیا سب پسند کرتے ہیں؟ آپ دین پہ چل رہے ہیں، کیا سب کی آنکھوں کا تارا ہو گئے؟ نہیں۔ اور چلیے جب آپ نہیں بھی پڑھ رہے تھے تو اس وقت کیا تھا، تب بھی سب پسند کرتے تھے آپ کو؟ نہیں۔ تو پھر کیا ہوا، کوئی پسند کرے یا نہ کرے؟ پہلے بھی یہی حال تھا، کچھ لوگ ہمیں اچھا سمجھتے تھے، کچھ نہیں سمجھتے تھے، آج بھی یہی حال ہے۔ تو کم از کم الحمدللہ ہم اللہ کے راستے پر تو ہیں۔ اس وجہ سے آپ کو یہ فرمایا جا رہا ہے کہ یہ جو بھی اعتراض کرتے، جو تاویلیں کرتے ہیں، جو سلوک کرتے ہیں، جیسے اعتراضات کرتے ہیں، جیسی مخالفتیں کرتے ہیں، ان کو ان کا کام کرنے دیں، اور آپ کو اپنا کام کرنا ہے۔ اور وہ کیا ہے؟ فاستمسک، مضبوط پکڑ لیجئے، باللذی اوحی الیک، اس چیز کو جو آپ کی طرف بذریعہ وحی بھیجی گئی، اسے مضبوطی سے تھام لیں۔ انک علی صراط مستقیم، یقیناً آپ سیدھے رستے پر ہیں۔